अनि रमाओ मात्र जस्ट फर इन्जॉयमा। अब रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम जस्ट फर इन्जॉय, जस्ट फर इन्जॉय हरेक दिन बिहान 11 बजेको अर्पण खबर पछि सुन्न नभुल्नु होला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जॉय। दर्शन नमस्ते, के छ तपाईँको हालखबर? सन्चो छ कि बिसन्चो? सन्चो छ भने ठिकै छ, हामीसँग रमाइलो गर्न आउनुहोस्। बिसन्चो छ भने पनि तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु होइन, अनि सुनेर पनि साथ दिनुहोस्। ओ, आज पनि उपस्थित भइसकेका छौँ सन्डे एपिसोड जस्ट फर इन्जोयको यो एपिसोड लिएर। म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता अमाल, र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगा। सङ्गीतमय पनि भनिन्छ उहाँलाई। सधैँ आउने गर्दछ 11 बजेपछि लगभग 12 बजेसम्म रहन्छौँ कार्यक्रम जस्ट फर इन्जोयमा। आज चाहिँ आइतबार म हुन्छु राजन देव गुरुङ, सुजिता त अरू दिनमा पनि आउँछिन् होइन। रमाइलो कुराकानी हुने गर्दछ, नितान्त रमाइलो कुराकानी, यसलाई अन्यथा पनि नलिनको लागि आग्रह गर्दछु। 0556363332 र 0556363333 दुईवटा लाइन हामीले खुल्ला गरेका छ, तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसेमा, जस्ट रमाइलो कुराकानी गर्न सक्नुहुन्छ, र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। र तपाईँ भर्खर मात्र रेडियो खोलिराख्नु भएको छ भने यो हो फर एभर एन्ड फर अल रेडियो अर्पण 104.5 मेगाहर्ज, र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.mp पनि, विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ सुन्न सक्नुहुन्छ। र सुन्ने मात्र होइन, तपाईँ हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुन्छ, सँगसँगै तपाईँको सन्देश, तपाईँको सन्जेन सम्झना होइन, कस्तो कन्फ्युजन हुन्छ क्या घरिघरि त, के भनौँ कसो भनौँ जस्तो लाग्छ क्या। वेल फ्रेन्ड, हामी तपाईँसँग रमाइलो गर्छौँ होइन। फास्ट छ कति? फास्ट नापेकै हो। तपाईँको सन्देश सम्झना जे छ त्यो तपाईँ हाम्रो माझमा आएर राख्नुहोस्, हामी तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउने कोसिस गर्छौँ। लाइन खुल्ला गरेका छौँ तपाईँ आउनको लागि 0556363332 र 0556363333 दुईवटा लाइन खुल्ला गरेका छौँ, तपाईँले फटाफट डायल गर्नुहोस् अनि हामीसँग कुराकानी रमाइलो कुराकानी। र आज पनि हामी तपाईँको माझमा कुराकानी सँगसँगै बलिउडका डान्सिङ नम्बरहरू तपाईँको लागि भनेर लिएर आएका छौँ। कार्यक्रमको सुरुवातमा एउटा सङ्ग प्ले आउट गर्नुपर्ने हुन्छ, तत्तड तत्तड रामलीला गोलियाको रासलीलाबाट आदित्य नारायण झाको भोकलमा रहेको यो सङ्ग अबको क्रममा केवल तपाईँको लागि। चाल देखो आँखों की मचाल देखो, करे ये धमाल देखो, अरे दिल को तुम संभाल देखो, अरे राम जी की चाल देखो, आँखों की मजाल देखो, करे ये धमाल देखो, अरे दिल को तुम संभाल देखो, अरे चाल देखो ढाल देखो रगों में उबाल देखो, देखो, देखो, देखो, देखो, देखो, देखो, देखो। का प्यार देखो सीना भी टट्टार देखो हाँ राम जी का प्यार देखो सीना भी टट्टार देखो बातें तेज कटार देखो तेवर की तलवार देखो अरे यार देखो पार देखो यार देखो पार देखो दिल से जुड़े तार देखो अरे बैर से ये बैर कर दिल की ये ढाल देखो ओके रामजीको चाल देखो यहाँनिर चाहिँ सुजिताको चाल देख्नु पर्ने भएको छ किनभने सी इज डान्सिङ मोर एन्ड मोर होइन कम्मरै भाँचेर नाचेकी छिन् होइन ब्रेक पनि गरेकी छिन् यो रामजीको चाल देखो भन्दै वेल तपाईँ पनि हामीसँग रमाइलो कुराकानी गर्नुको लागि आउनुपर्ने हुन्छ जस्ट फर इन्जोयमा टेलिफोन नम्बर 0556 363 32 र 0556 363 33 को नम्बर हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसेमा जस्ट रमाइलो कुराकानी है केही विषयवस्तु छैन आज केही विषयवस्तु नभए पनि तपाईँसँग हाम्रो रमाइलो कुराकानी त पक्कै पनि हुन्छ तपाईँले आफ्नो आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ साथमा रमाइलो कुराकानी तपाईँलाई झ्याउ लागिराखेको छ यो घामले गर्दाखेरि अझ पीडा भइराखेको छ बोल्न पनि मन लागिरहेको छैन भने पनि कसरी टाइम पास गर्नु यहाँसम्म आउनुहोस् हामी तपाईँसँग रमाइलो गर्छौँ अनि त्यसपछि तपाईँको त्यो बोरिङ फिल चाहिँ एकदम पठाइदिन्छौँ कि होइन वेल कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएका छौँ 0556 363 32 अनि 33 को लाइन तपाईँको लागि यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट भूमिका स्याङताङ हाम्रो राजनजीले कति चिन्नु भएको है सधैँ आइराख्ने मान्छेलाई बिर्सन पनि त भएन नि हौ कहिले काहीँ त बिर्सिनु पनि पर्छ नि त हो र भनेको हो जस्तो लाग्यो नि त त्यसो भए मैले बिर्से कहाँदेखि को बोल्दै हुनुहुन्छ मैले के भनेर त्यही पनि बिर्सेँ राजनको बिर्सनी बानी छ के हो एकदम केही पनि दाइले बिर्से पनि दिदीलाई थाहा छ नि त हो मलाई थाहा छ नि भूमिकाजी अनि के छ खबर एकदम ठिक ठाक छ अनि तपाईँहरूको हाम्रो पनि एकदम ठिक छ अनि गर्मी बढिरह गर्मी छ मकवानपुरतिर नि गर्मी नै होला है जताततै गर्मी छ ए साँच्चै भूमिकाजी एउटा प्रश्न गर्नु मन लाग्यो कि तपाईँलाई गर्नु न त्यो अलि अगाडि केही दिन अगाडि पानी पर्दाखेरि तपाईँहरूले मकै लगाउनु भएको थियो हजुर अहिले त्यो मकै कस्तो भयो भनेर जान्न मन लाग्यो कि मकै उम्रेर भर्खर 3-4 पात हुन थाल्यो जे होस् अब लगभग 15-16 दिन पछाडि भने 1 महिना पछाडि गर्नु अनि पानी परेको छैन त्यो मकैलाई असर त पारिरह होला नि घामले किन नपार्नु मरिरहेछ खै आज समाचारमा मौसम सम्बन्धी खबर सुन्दा आज पानी पर्ला आज नपर्न नै सक्छ हिजोको भन्दा घाम पनि अलिक कम मौसम पनि केही ठेगान नहुने है अब ठेगान भन्दा पनि अहिलेसम्म त ठेगानै भइरहेको समाचार घामै लागिरहेको पानी परेन भने पनि एक गाउरी लिएर जाने मजाले छर्किदिने अनि पर्यो है भनेर भनिदिने है मकैलाई पानीको अभाव छ मकवानपुरतिर हजुर मकवानपुर होइन सिलिङ्गेमा चाहिँ अलिक अभावै छ भन्नु सिलिङ्गेतिर अलिक गाह्रै छ पानी खाने पानीलाई पनि त गाह्रो भइरहेको छ अब मकैमा छर्नलाई त अब एक दुई बोट भयो पो ल्याएर छ भने त्यत्रो बारीमा कमै छर्न सक्छ हो गाह्रो हुन्छ है दुःखका साथ भन्नुपर्छ विश्वमै दोस्रो पानीमा धनी राष्ट्र भएर पनि पानीको अभाव झेल्नुपर्छ है पानीको अभाव अनि लोड सेडिङको लोड सेडिङको चाहिँ एकदम पहिलो नम्बरमा पुरा थपेको थपे लोड सेडिङ चाहिँ होइन अब यस्तो चाहिँ किन भयो होला जस्तो लाग्छ भूमिकाजी तपाईँलाई किन भनौँ अब सबैले थाहा भएको कुरा त्यही त नि, अब राजनीतिक अवस्था हेर्दा नि त्यस्तै छ, देशको अवस्था नै त्यस्तो छ भने देश विकास कसरी? त्यही त, पानीमा चाहिँ विश्वको दोस्रो धनी ब्राजिल पछिको, तर पनि लोड सेडिङ हुन्छ, पानीको अभाव छ, त्यो चाहिँ किन भएको जस्तो लाग्छ तपाईँलाई भूमिका चाहिँ? उत्पादन गर्न नसकेर भएको, उत्पादन भएको स्रोत र साधनलाई चाहिँ परिचालन गर्न नसकेर हो जस्तो लाग्छ हो। हजुर भूमिकाजी, यो टेन्सनको कुरो छोडौँ होइन, रमाइलो कुराकानी गरौँ। आज दिन कसरी बिताउने योजनामा हुनुहुन्छ ल भन्नुहोस्। आहा, गोठालो जाँदा हेर्नुहोस् त कति, त्यो जङ्गलमा हो कि अन्तै हो, अहिले के खाने होइन, बारीतिर नि हुन्छ नि, ग्राउन्डतिर नि हुन्छ नि, त्यतातिर लाने हो कि जङ्गलमै लाने हो भन्नु खोजे नि? रमाइलो छ हो मकवानपुरतिर, तपाईँ गुठ उसो जानु रहेछ है, अहिलेसम्म त रमाइलो भइरहेको छ। के चाहिँ यो फलफुल अहिले के चाहिँ मौसम खाने ऊ छ त्यो मकवानपुरमा? आडे काफल पाएको छ, ल्याइदिउँ। ए आरु छ, कस्तो रमाइलो है। आरु आप अब बिस्तारै बिस्तारै, अनि त्यसपछि चिउरी खनायो, अब भनौँ भने इन्टर नै छ सबै। तपाईँले चिउरी त एक डालो जति ल्याइदिन्छु भनेर भन्नुभएको छ नि होइन, लिएर आउँछु त भनेको थियो। ल जसै पनि आउनुपर्छ एकदम लिएर लिएर आउनुपर्छ, नत्र सुजिता त लास्टै छुची छ फेरि रिसाउँछ। आरु अनि के चिउरी अनि खनायो, अहिले पनि पाउँछ। ओहो निबुवा, मेरो यहाँ दाँतै स्रिङ स्रिङ भयो, निबु त नखाने त्यो भन्दा नि, अहिले चाहिँ भूमिकाजीको कुरा सुनेर चाहिँ मलाई चाहिँ कति आनन्द आएको छ भने नि, अहिले गोठालो जाँदा थियो होइन, जङ्गलमा त्यो चिसो हावापानी पनि हुन्छ क्या त्यहाँनिर होइन, कति आनन्द आउँछ क्या, सँगसँगै आफ्नो काम पनि भएको छ, रमाइलो पनि हुन्छ होइन भूमिकाजी? हजुर, चिसो हावापानी पनि, बडो भाग्यमानी, हावापानी अनि भाग्यमानी है, भाग्यमानीको भुतैको मारा। भूमिकाजी धेरै कुरा भयो, सन्देश छ गोठालो हेर्न आउन साथीलाई अनुरोध गर्नुहुन्छ कि? सन्देश ल है, म आउँदैछु, तिमीहरू पनि आऊ, तपाईँहरू पनि आउनुहोस् है, पर्दैन हो साथी, हाम्रो त्यहाँ त्यतातिर टन्नै छ, म जाडे गोठालो जाने कति हो कति हो है, त्यही त नि, अलि चाँडो आऊ भन्नु भन्यो कि भनेर, आज तिमीले यो खाजा लिएर आइजो, म यो लिएर आउँछु भन्नु। ए साँच्चै, म त खाजा त बिर्सेको नि है, भूमिका चाहिँ के छ खाजा आज? हजुर सबैजनाले छ्याङ्खाएर दिमाग ह्याङ होला होइन, अनि छ्याङ खाएर दिमाग ह्याङ होला, ह्याङ भएर अनि त्यहाँबाट झ्याङतिर जाला होइन, हुन्छ सन्देश राख्न सक्नुहुन्छ नभए सन्देश? सम्झनाको लागि त मैले भनेकै छैन नि, सन्देश राख्नुहुन्छ नभए पनि सन्देश भनेको, अब तपाईँले सम्झना राख्न थाल्नु भयो, भूमिका हुनुहुन्थ्यो मकवानपुरबाट, निकै लामो कुराकानी भयो, रमाइलो भयो होइन। तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0955 63 332 र 0955 63 333 को दुईवटा लाइन खुल्ला गरेका छौँ, फटाफट डायल गरेर आउनुहोस्, अनि तपाईँ तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ, र साथमा हाम्रो राजनले यति बेला पनि तपाईँको लागि अर्को सङ्ग प्ले आउट गर्नुपर्ने बेला भइसकेको छ, हिन्दी मुभी मेरे ब्रदर की दुल्हनबाट ढुन्की। अबको क्रममा यसपछि भने सर्ट कमर्सियल ब्रेक तर्फ पनि लाग्छौँ, रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै रहनु होला। धुड़की धुड़की लागे, धुड़की

ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक. ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ. सन्डे एपिसोड प्रोग्राम जस्ट फर इन्जोयको बाँकी एपिसोडमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल. वेल आज हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा बलिउड सङ्घहरू लिएर चाहिँ तपाईँको माझमा उपस्थित भएका छौँ. दुईवटा सङ्घ प्ले आउट गरिसकेका छौँ भने अझै दुईवटा गीत बाँकी छ. 0556 63 332 र 0556 63 333 डायल गरेर तपाईँ प्रोग्राम जस्ट फर एन्ट्रीमा सहभागी हुन चाहनुहुन्छ सक्नुहुन्छ र प्रोग्राम जस्ट फर एन्ट्रीमा जस्ट रमाइलो कुराकानी गर्नेछौँ र तपाईँको सन्देश सम्झना पनि राख्नेछौँ. यति बेला भने कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ. हेलो नमस्ते. नमस्कार नमस्कार. कहाँदेखि को बोल्दै हुनुहुन्छ? म धादिङबाट सञ्जय जी चेपाङ. धादिङबाट को भन्नु भयो? सञ्जय चेपाङ. ए सञ्जय चेपाङ. सञ्जय जी हजुर के छ हो हालखबर धादिङतिरको? धादिङतिर त्यस्तै हो दाई, मकै मरिरहेछ. त्यही त यो घामले गर्दा है बडो मुस्किल भइरहेछ. अनि सञ्जय जी अहिले धादिङ नै हो कि यता चितवनको आसपासमा हो? म धादिङमै हो सर. धादिङमै हुनुहुन्छ है? धादिङमा दाई. भनेपछि धादिङतिर नि यताको जस्तै गर्मी रहेछ भन्ने कुरो बुझियो. गर्मी मजा छ दाइ, खै आकाशमा हेरौँ बादल छैन, के गर्नु. दिनहरू कसरी बितिराखेको छ हाम्रो सञ्जयजीको? त्यही हो दाइ, पसलतिर बस बसाइ गर्ने हो. त्यही हो. के को पसल? किराना पसल. किराना पसल कतिको चलिरह? पिपल गेडी छ कि छैन हो तपाईँको पसलमा? हजुर पिपल गेडी छ कि छैन लिन आउनु पर्यो. अलि छैन दाइ, काफुलको उचै छ, बाला चाहिँ छ. मलाई पिपल गेडी चाहिएको, अरू चिजमा त अब पैसा खर्च गर्नु मन लाग्दैन. पिपल गेडी छ भने भन्नुहोस् है. काफल छ कि छैन नि हाम्रो सञ्जयजीको घरतिर? काफल छ दाई, अलिकता दिदी अलिकता हो क्या, घामले झरिसक्यो क्या. ए हाँडे काफल हो होइन? घामले पाक्या हो कि काफलले पाक्या हो थाहै भएन. चाख्ने नि चाख्ने, कतिको गुलियो छ त्यो अनुसार थाहा भइहाल्छ नि. पाकेर त हेरेको दाई, अङ्गिलो उमिलो क्या. ए त्यसो भयो, त्यो घामले पाकेको किसानीको छोरो के गर्नु र त्यही नर्न. अझै यसरी नै घाम लागिरह्यो भने चाहिँ मर्न सक्छ भन्ने कुरो होइन सञ्जयजी? त्यही हो दाइ, अब 15-20 दिन फेरि घाम त्यस्तै लाग्यो भने मकै मर्ने सम्भावना छ. त्यही त मैले नि भनेको त्यही हो. अनि ऐसेलु पाइन्छ कि पाइन्न त्यतातिर? ऐसिलो छ या टन्न पाइन्छ दाई? ल हेर्नुहोस् ऐसिलो पनि पाइने, काफल पनि पाइने, कति राम्रो ठाउँमा बस्नु भएको तपाईँ. केही पनि नभए काफल मिल्दैन खानु पर्छ. त्यहाँबाट अहिले सञ्जयजीले यहाँ ल्याइदिनु भयो भने हामी कति भाग्यमा नि फेरि अलिकता गलिन्छ होला दाई, त्यही भएर मात्र होइन हामी गले पनि खान्छौँ कि. ऐसिलो भनेपछि त अब होइन नाम अनुसार खिन देखे राख्दै गरेर अझ नाम खाने रे. ऐसिलो कस्तो हुन्छ थाहा छ? कस्तो हुन्छ ल भनौँ त, कति किलोको हुन्छ ल एउटा ऐसिलो ल भनौँ त? त्यस्तो जोख्ने हो र होइन तालिक. सञ्जयजी हजुर सुनाउनुहोस् दिनहरू कसरी बितिरहेको छ? त्यही हो पसलमा बस्ने, अलिकता शीतलतिर बस्ने, त्यही हो के गर्नु र. ल हेर्नुहोस् तपाईँलाई कति आनन्द सुन्नुहुन्छ रेडियो अर्पण सञ्जयजीले धादिङमा. धादिङमा त सुनिन्छ दिदी, एकदम क्लियर सुनिन्छ. एकदम क्लियर. सञ्जयजी कार्यक्रममा आउनु भएको छ, केही सन्देश छ भने राख्न सक्नुहुन्छ? नभए सम्झना मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सन्देश त खै पनि छैन. अनि यता चितवनतिर आउँदा चाहिँ हामीलाई न जे पाइन्छ त्यही लिएर आइदिनुहोस् होइन. हुन्छ हुन्छ, नभए खै त्यहाँ आउँदा आउँदाखेरि त्यो ऐसिलोहरू पनि र काफलको गेडी अनि दोकानमा पिपल गेडी आयो भने पनि यसो सम्पर्क राख्नु होला है, हामी किन्न आउँछौँ कि. हुन्छ हुन्छ, धादिङतिर घुम्दै आउँदाखेरि आउनु नि. हुन्छ हुन्छ है त. धादिङ कुन चाहिँ कहाँ हो, कहाँनिर हो धादिङ? धादिङमा यो के भन्छ अरे भान्डाराको अहिले नयाँ सडक छ नि, नयाँ सडक हो काठमाडौँ जाने नयाँ सडक होइन? त्यही गढी पुगेर गढीबाट अलिकता पहाडी जिल्लातिर पर्छ हाम्रो त. अलिक पहाडी भनेपछि त शीतल पनि होला नि. चितवनको माध्यममा र धादिङको माध्यममा मकनपुरको माध्यममा कति गर्मी नै छ है त्यहाँ पनि? गर्मी दाइ, के गर्नु र, खाने पानीको मुहान सुकिसक्यो, चार पाँचवटा धारा पनि सुकिसक्यो, के गर्नु, खोलामै धाएर खानुपर्ने. अनि लामखुट्टे आउँछ कि आउँदैन, यो पनि सोध्नु मन लाग्यो. ए अलिकता लामखुट्टे चाहिँ आउँदैन दाइ, अलिकता त्यो घावा पानी. अनि मच्छर नि? मच्छर त नि मच्छर लामखुट्टेर मच्छिटा चाहिँ आउँदैन, तर आउनु त आउँछ, एउटा दुइटा कता भनेपछि मच्छिटले हाम्रो सञ्जयजीलाई माया गरिरहन्छ। त्यो लामखुट्टे मच्छिट नमार्नु है, हामीले यताबाट सञ्जयजीको हालखबर के छ भनेर चाहिँ पठाएको के बुझ्नलाई, बुझ्नलाई पठाएको। अनि बेलुकीमा गीत पनि गाउँछ नि त्यसले, गाउँछ गाउँछ, कानमा आएर मजाले सुरिलो भाकामा गाउँछ, बाँसुरी बजाएको धादिङबाट निकै रमाइलो अनि लामो कुराकानी भयो उहाँसँग। आज दुईजना मित्र आउनु भएको थियो भूमिका मकानपुरबाट, त्यस्तै धादिङबाट सञ्जय चेपाङ दुईजना सँगै, हाम्रो एकजना साथीलाई लिनुपर्छ भन्ने चाहिँ राजको इसारा पाएका छौँ होइन। अब राजको इसारालाई हामी नमानिक्न रहन सक्दैन, अब कोही अन्तिम कलर हुनुहुन्छ, भाग्यमानी हुनुहुन्छ, सायद उहाँसँग कुराकानी गर्छौँ। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न हामी जुटिरहेका छौँ। राजले उताबाट मिलाउँदै हुनुहुन्छ होइन, राजजीलाई अलि साथीले मिस कल पनि दिनुहुन्छ भनेर हैरान पारे भने रिसाउनुहुन्छ कुनै बेला चाहिँ, सम्झना भएर पो मिस कल गरेको हो त, हो त, तर राजजीले बुझ्नु न त कुरो, अहिले पनि त्यस्तै कुरो सुनिराखेको छु होइन, मलाई नै मिस कल गर्नुभएको छ भनेर भन्नुभएको छ। ठिकै छ, केही छैन, आज तपाईँसँग रमाइलो कुराकानी भयो दुईजनासँग होइन। भूमिका हुनुहुन्थ्यो मकानपुरबाट, सञ्जय चेपाङ हुनुहुन्थ्यो दार्जिलिङबाट, दुवैजनासँग रमाइलो अनि लामो कुराकानी भयो। र अब पनि कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, हाम्रो राशिले बिदा माग्नु पर्छ भनेर इसारा गरिसक्नु भएको छ, इसारा मागेको देख्नु भयो। यति जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.nplाई लगन गरेर सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। हामीलाई फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। मिस कल गर्नुभयो, सम्झना भएरै मिस कल गर्नुभयो, मिस कल गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्छौँ। कुनै बेलामा फोन लाग्दैन, फोन लागेन आज भनेर चित्त नदुखाउनुहोस्, अन्य दिनमा लाग्छ। हाम्रो आवाजलाई तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि विशेष धन्यवाद व्यक्त गर्दै, सङ्गीतमय है अहिले निकनेम रहेको छ, सङ्गीतमय राज सङ्गीतमयलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै, रेडियो अर्पण 104.5 मेगाहर्जको सन्डे एपिसोड प्रोग्राम जस्ट फर इन्जोयबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकैसाथ बिदा हुन्छौँ। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मोटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल, त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा, प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मोटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु

विकास संसदको कार्य सञ्चालन नियमावलीमा संसदीय समितिका दुई तिहाई सदस्यले अस्वीकृत गरेमा नियुक्ति अस्वीकृत हुनेछ। संविधान सभामा नयाँ संविधानको अन्तर्वस्तुको विषयमा आज पनि सैद्धान्तिक छलफल हुँदैछ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 1 बजे बस्ने संविधान सभा बैठकमा संविधान अभिलेख अध्ययन तथा निर्कल समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ। संविधान अभिलेख अध्ययन तथा निर्कल समितिका सभापति विष्णु प्रसाद पौडेलले प्राकृतिक स्रोत आर्थिक अधिकार तथा शक्ति बाँडफाँड समिति र राष्ट्रिय हितको संरक्षण समितिले तयार पारेको सहमतिको निर्कल प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गएको 1 गते बसेको बैठकमा यो प्रतिवेदनमा छलफल सकेर संविधान मस्यौदा समितिमा पठाउने तयारी भए पनि धारणा राख्न धेरै सभासदले नाम टिपाएकाले छलफल लम्बिएको हो। अघिल्लो बैठकमा सभासदहरूले 18 वर्षको उमेर अनिवार्य सैनिक तालिम दिनुपर्ने र सिमानाका विषयमा बढी चासो राखेका छन्। उनीहरूले केन्द्रीय संघीय र स्थानीय सरकार बीच सम्बन्ध बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बिना कुनै प्रमाण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठाउन उचित नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान सदरमुकाम महेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा उपसभापति पौडेलले न्याय परिषदले विचार पुर्याएरै सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीश पदका लागि 8 जनाको सिफारिश गरेको बताउनुभयो। नेकपा एमाले एकीकृत नेकपा माओवादीतर्फ इंगित गर्दै उहाँले राजनीतिक पूर्वाग्रह राखेर कसैप्रति लालछेना लगाउनु गलत भएको बताउनुभयो। कुनै एउटा पार्टीलाई लागेको भरमा न्याय परिषदको निर्णय उल्टाउनु गलत भएको उपसभापति पौडेलको भनाइ छ। केन्द्रीय समिति गठन र कार्यविभाजनमा देखिएको समस्या समाधानका लागि एकीकृत माओवादी नेतृत्वले गृह कार्यलाई निरन्तरता दिने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट नेता बाबुराम भट्टराईसँग छलफल जारी राख्ने हुनुभएको छ। प्रचण्डले विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले उठाएको 7 बुँदे फरक मतलाई पार्टीभित्र बहसमा लैजाने सहमति जनाएपछि विवाद मिल्न लागेको हो। प्रचण्डले भट्टराई पक्षसँग विवाद मिल्ने क्रममा रहेकाले हिजो भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। केन्द्रीय समिति 900 बढाएर 151 पुर्याउने, त्यसमा भट्टराई पक्षलाई सम्मानजनक स्थान दिने सहमति नजिक पुगेकाले भट्टराई केन्द्रीय समितिमा फर्कन तयार भएको माओवादी प्रवक्ता दिनेन्द्र शर्माले जानकारी दिनुभयो। हेटौडा भीमथिदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको सड़क आज बिहानबाट सञ्चालनमा आएको छ। डिभिजन सड़ककारले हेटौडाले सड़क मर्मतका लागि 45 दिनका लागि सड़क बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म बन्द गरेको थियो। डिभिजन सड़ककारले हेटौडाले पहिलो चरणमा मर्मतका लागि भन्दै 1 महिना र त्यस अवधिमा पनि सड़क बनि नसकेकाले अर्को 15 दिन सड़क बन्द गरेको हो। तर 2 पटक थपेको समयमा पनि सड़क मर्मतको काम भने ठेकेदारहरूको ढिलाइका कारण सकि छैन। सड़क मर्मतको काम भइरहे पनि सवारीका साधनहरू नरोकिएको कार्यालयले जनाएको छ। भीमफेदीबाट कुलेखानीसम्मको 15 किलोमिटर सड़क मर्मत र फराकिलो गर्न बन्द गरिएको थियो। दाङ सहित मध्य र सुदूरपश्चिमका अधिकांश जिल्लामा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल र इन्टरनेट सेवा हिजो बेलुकीदेखि अवरुद्ध भएको छ। नेपालगंज कोहलपुर सड़क खण्ड विस्तार गर्ने क्रममा कोहलपुरदेखि 800 मिटर दक्षिणमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम घुराई शाखाले जनाएको छ। सेवा सञ्चालन गर्न हिजो बेलुकीदेखि नै नेपालगंजबाट आएको प्राविधिक टोलीले मर्मत गरिरहेकाले दिउँसोसम्म सेवा सुचारू हुन सक्ने नेपाल टेलिकमका कार्यालय प्रमुख विकल कुमार श्रेष्ठले बताउनुभयो। सेवा अवरुद्ध हुँदा बाँके लगायतका जिल्लाका सेवाग्राहीहरू मर्कामा परेका छन्। विभिन्न 11 सूत्रीय माग राखेर आन्दोलित क्रसर व्यवसायी र सरकारबीच आज वार्ता हुँदैछ। शुक्रबार भएको वार्तामा सहमति हुन नसकेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ 5 बजे वार्ता हुन लागेको भौतिक मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिनुभयो। वार्तामा आन्दोलित व्यवसायको माग र सरकारले गर्नुपर्ने काम कारवाहीका विषयमा छलफल हुने सिटौलाले बताउनुभयो। वैशाख 16 गते आन्दोलन शुरू गरेका व्यवसायीहरूले देशभर क्रसर जन्ने वस्तु ढुवानी गर्ने साधन सड़कमा प्रदर्शन लगायतका कार्यक्रम गर्दै आइरहेका छन्। अठार दिनदेखि आन्दोलित संयुक्त पर्यटन समन्वय समितिले आज पनि 12 घण्टे रिले अनसन जारी राखेको छ। पर्यटन बोर्डको कार्यालयमा अहिले रिलेन्सन जारी रहेको डानका अध्यक्ष दिवी लिम्बुले जानकारी दिनुभयो। पर्यटन बोर्डमा आर्थिक अनियमितताको छानबिनको माग गर्दै आएको समितिले धरना अनसन लगायतका कार्यक्रम गर्दै आइरहेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक सुभाष निरौलालाई हटाउनु पर्ने, बोर्डको 5 वर्षको आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग समितिले राखेको छ। यसैबीच संस्थागत विद्यालय शिक्षक संगठन नेपालले शिक्षा विभागको कार्यालयमा धरना दिइरहेको छ। चैत 22 गते शिक्षा मन्त्री चित्रलेखा यादवलाई बुझाएको ज्ञापन पत्रको सुनवाई नभएको भन्दै संगठनले सानो ठिमीमा रहेको शिक्षा विभागको कार्यालयमा पहिलो चरण अन्तर्गत धरना कार्यक्रम शुरू गरेको हो। तलवृत्ति सेवा सुविधा लगायतका माग राखेर आन्दोलन शुरू गरिएको संगठनका ललितपुर जिल्ला अध्यक्ष रविन रिजालले जानकारी दिनुभयो। सुनसरी इटहरी 5 बालग्राम चोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ, 2 जना गम्भीर घाइते भएका छन्। को 16P4662 नम्बरको मोटरसाइकलको ठक्करबाट 71 वर्षका टङ्क देवी नेपालको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक हाँसपोसा 3 का 18 वर्षका सञ्जय चौधरी र पछाडि सवार हाँसपोसा 5 का 20 वर्षका अरूण चौधरीको धरानमा उपचार भइरहेको छ। तपाईँ अहिले नेपाल एफएम नेटवर्कको नेपाल समाचार सुनिरहनु भएको छ। अब एकैछिन विश्राम। हाय रविन, के हो सुस्त बब्बाल छ त? जताततै तिम्रै सुसको चर्चा सुन्छु त, के हो यसको राज? तिमीले पनि मेरो सुसकै कुरा गरेको, मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोप्राइटर झलक नेपाली दुर्गा दुलाल, मोबाइल 98450664002। साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। न्यू साइनिंग एजुकेशन सेंटर मा भर्ना खुल्यो। हजुर, हामी कहाँ एसएलसी दिन छुटेका, फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेशल एसएलसी प्रिपरेशन क्लासमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने, 2000 भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने, हरेक महिना 3 पटकसम्म अतिरिक्त परीक्षा लिइने। हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा +2 साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर, रनपा 8 बकुलर, दूरसञ्चार रोड, प्रबन्धन निर्देशक नवीन शर्मा, फोन नम्बर 056-5635-355, मोबाइल 98-451-83-344। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। रेडियो अर्पण 104.5 MHz। चीन सरकारले 3000 कामदार भियतनामबाट फिर्ता बोलाएको छ। चीन विरोधी अभियानका क्रममा हिंसा बढ्न थालेपछि चीनले आफ्ना नागरिक फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सरकारले हेलिकप्टर चार्टर र पानी जहाज मार्फत आफ्ना नागरिक ल्याउने तयारी गरिरहेको छ। विवादित जल सीमा तेलको विषयलाई लिएर शुरू भएको चीन विरोधी अभियानमा भियतनाममा 2 चिनिया नागरिकको मृत्यु भइसकेको छ। भियतनाम सरकारले प्रदर्शन अन्त्य गर्न माग गरे पनि हिंसा जारी छ। अफ्रिकी देशका नेताहरूले विद्रोही संगठन बोको हराम विरूद्ध युद्धको घोषणा गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा भएको अफ्रिकी देशका नेताहरूको बैठकमा यस्तो सहमति भएको हो। फ्रान्सका राष्ट्रपति फ्रान्सवा होलेनको पहलमा बसेको बैठकमा अफ्रिकी देशहरूले गुप्तचर जानकारी साझा गर्ने र बोको हराम विरूद्ध कार्यवाही गर्ने मद्दतको माग गरेको होलेनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। गएको महिना विद्रोही बोको हरामले 200 भन्दा बढी नाइजेरियन स्कूली छात्राहरूको अपहरण गरेको थियो। बैठकमा नाइजेरियाका राष्ट्रपति जोनाथन गुडलक सहित अफ्रिकी राष्ट्रका प्रमुख र फ्रान्सका राष्ट्रपति होलान्डको सहभागिता रहेको थियो। बैठकमा बेलायत, अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। आतंकवादसँग जुझ्न अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा तयार गरिएको कार्ययोजना पनि सहमति भएको अधिकारीहरूले बताएका छन्। अब खेलकुदका समाचार। नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिता एनपीएलमा अहिले सगरमाथा लिजेन्ड्स र कलर्स एक्स फ्याक्टर्स बीच प्रतिस्पर्धा भइरहेको छ। सुदूरपश्चिमाञ्चलको धनगढ़ी रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ शुरू गरेको सगरमाथा लिजेन्ड्सले यो समाचार तयार पार्दासम्म 23 ओभरमा 2 विकेटको क्षतिमा 63 रन बनाएर खेलिरहेको छ। कञ्चनपुर रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ शुरू गरेको विशाल ग्रुप वारियर्सले यो समाचार तयार पार्दासम्म 22 ओभरमा 2 विकेटको क्षतिमा 40 रन बनाएर खेलिरहेको छ। सगरमाथा लिजेन्ड्स विनोद भण्डारीको कप्तानीमा तथा कलर्स एक्सपेक्टर्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिएका छन्। यसै गरी विशाल वारियर्स पारस खड्काको कप्तानीमा तथा जगदम्बा जायन्ट्स शक्ति गौचनको कप्तानीमा मैदानमा उत्रिएका छन्। हिजो सगरमाथा लिजेन्ड्स र पञ्चकन्या तेज विजयी भएका थिए। हल सिटीमाथि संघर्षपूर्ण र रोमाञ्चक जित हात पारी आर्सनलले एसए कप फुटबलको उपाधि जितेको छ। बेम्बलीमा गइराती भएको फाइनलमा आर्सनलले हल सिटीलाई 3-2 गोलले पराजित गर्दै 9 वर्षको उपाधिविहीन यात्रामा पूर्ण विराम लगाएको हो। निर्धारित समयको खेल 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। 109 मिनटमा एरोन राम्सीले गोल गर्दै आर्सनललाई 9 वर्षपछि उपाधिको खडेरी टारेका छन्। यसअघि 2005 म्यान्चेस्टर युनाइटेडलाई ट्राइब्रेकरमा पराजित गर्दै आर्सनलले एफए कप जितेको थियो। यसैगरी एथलेटिको मेड्रिड स्पेनिस लालिगा च्याम्पियन भएको छ। गैराती भएको लीगको अन्तिम खेलमा बार्सिलोनासँग 1-1 बराबरी खेल्दै एथलेटिको मेड्रिडले सन् 1996 पछि पहिलो पटक लालिगा जितेको हो। नेपाल समाचारको अन्त्यमा मुख्य समाचारका शीर्षक फेरि एकपटक। संविधान र कानून राम्रोसँग पढ्न कांग्रेस सभासद श्रेष्ठले गरेको आग्रहपछि संसदीय सुनवाई विशेष समितिमा तनाव। बिना प्रमाण स्वतन्त्र न्यायालयमाथि प्रश्न उठाउनु उचित नभएको कांग्रेस उपसभापति पौडेलको भनाई। संविधान सभामा संविधानका अन्तर्वस्तुबारे आज पनि सैद्धान्तिक छलफल हुने। एटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको सड़क 45 दिनपछि खुल्यो। चीन सरकारले 3,000 कामदार भियतनामबाट फिर्ता बोलायो। विद्रोही संगठन बोको हराम विरूद्ध युद्ध गर्ने अफ्रिकी नेताहरूको घोषणा। एनपीएलमा सगरमाथा लिजेन्ड्स र कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्स र जगदम्बा जायन्ट्स बीचको प्रतिस्पर्धा जारी। स्पेनिस लालिगाको उपाधि 1996 पछि पहिलो पटक एथलेटिको मेडिटलाई। नेपाल एफएम नेटवर्कमा सामेल विभिन्न एफएम रेडियो स्टेशन र www.nfm.com.np प्रसारण भइरहेको नेपाल समाचार अहिलेलाई यति नै। साथी बबितासँगै म सुजाता पनि बिदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्राली अब आकर्षक घड़ेरीहरुको साथमा रत्ननगर 8 परसौनी टाड़ा गांव स्थित 3.5 बिघा में रहेको प्लॉटहरु ₹3,00,000 देखि 20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लॉटमा आरसीसी ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरु खाने पानी विद्युत ढल 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20,00,000 देखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौक देखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्राली रत्ननगर चितवन। संपर्क का लागि राम प्रसाद पौडेल ओम शांति। मोबाइल 9845073867। हरि चापागाई मोबाइल 9845153687। गयो जिंदगी दोस्तै भयो त कहिले 8 पास नहुने भइस। म कहिले एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरुको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेज को सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफे को माथि। फोन नम्बर 0656 63 396। मोबाइल 9855062377। साथमा अक्टोबर इन्टेक को लागि जापानीज भाषा को कक्षाहरु पनि सञ्चालन भइरहेको छ। ए दिलो पक्त पक्त हसेङ हसेङ गर्दै हिँड्या छस, कता हो? सगरमाथा।

प्यार के जाल में फंस गई पैसे वाली तितली। ओ आलीशान किसी बंगले से गाड़ी में वो निकली, मेरे प्यार के जाल में फंस गई पैसे वाली तितली। नौकर चाकर घूमेंगे अब मेरे आगे पीछे, अब तो सारी दौलत होगी इन कदमों के नीचे। सारी दुनिया उसके पीछे पर वो मेरे साथ थी। अर्पण 104.5 मेगाहर्ट्ज। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। ओके ओके उफ, वक्त पे गधे को भी बात बोलना पड़ा, देखा? कितने भी तू कर ले सितम, हंस हंस के सहेंगे हम। कितने भी तू कर ले सितम, हंस हंस के सहेंगे हम। ये प्यार ना होगा कम सनम, तेरी कसम हो सनम, तेरी कसम सनम, तेरी कसम। कितने भी तू कर ले सितम, हंस हंस के सहेंगे हम। ये प्यार ना होगा कम सनम, तेरी कसम हो सनम, तेरी कसम सनम, तेरी कसम। ऊपर है वो, आंटे जरा नीचे उसको बताती हूँ मैं अभी, क्या सोचता है आपको। जितना तड़पाएगी मुझको उतना ही तड़पेगी तू भी। जो आज है आरज़ू मेरी वो कल तेरी आरज़ू होगी। जितना तड़पाएगी मुझको उतना ही तड़पेगी तू भी। जो आज है आरज़ू मेरी वो कल तेरी आरज़ू होगी। ये झूठ नहीं है सनम सनम, तेरी कसम ओ सनम, तेरी कसम सनम, तेरी कसम। अब क्या हुआ, अब चलो नीचे चल के देखते हैं। चलो चलो चलो चलो चलो। अरे यार क्या हो रहा है? क्या हुआ? पानी ला पानी। नफरत से देखना पहले अंदाज प्यार कहे, कुछ है आंखों का रिश्ता उसका इकरार कहे। नफरत से देखना पहले अंदाज प्यार कहे, कुछ है आंखों का रिश्ता उसका इकरार कहे। बड़ा प्यारा है तेरा जुगम सनम, तेरी कसम हो सनम, तेरी कसम सनम, तेरी कसम। कितने हंस हंस के सहेंगे हम, कितने भी दुखर लगतम हंस हंस के सहेंगे हम। ये प्यार ना होगा कम सनम, तेरी कसम ओ सनम, तेरी कसम सनम, तेरी कसम। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा

ओखै के पान बनारस वाला ओखै के पान बनारस वाला खुल जाए बंद हल्का ताला ओखै के पान बनारस वाला खुल जाए बंद हल्का ताला फिर तो ऐसा करे धमाल सीधी कर दे सबकी चाल ओ छोरा गंगा किनारे वाला ओ छोरा गंगा किनारे वाला बनाओ रसवाला खुल जाए बंद अकल का ताला अरे राम दुहाई कैसे चक्कर में पड़ गया हाय हाय हाय कहाँ जान फंसाई मैं तो सूली पे चढ़ गया हाय हाय कैसा सीधा साधा मैं कैसा भोला भाला अरे कैसा सीधा साधा मैं कैसा भोला भाला जाने कौन घड़ी में पड़ गया पढ़े लिखों से पाला मीठी छुरी से हुआ हलाल छोरा गंगा किनारे वाला ओ छोरा गंगा किनारे वाला ओ खई के पान बनाओ रस वाला खुल जाए बंद अकल का ताला ओ मेंसा हमरा संग नाचा हो नाचा एक कन्या कुंवारी हमरी सूरत पे मर गई हाय हाय हाय एक मीठी कटारी हमरे दिल में उतर गई हाय हाय कैसी गोरी गोरी वो तीखी तीखी छोरी वावा कैसी गोरी गोरी वो तीखी तीखी छोरी करके जोरा जोरी कर गई हमरे दिल की चोरी मिली छोरी तो हुआ निहाल छोरा गंगा किनारे वाला ओ छोरा गंगा किनारे वाला ओ खई के पान बनाओ रस वाला खुल जाए बंद अकल का ताला ओ खई के रेडियो अर्पण 104.5 मेगाहर्ट्ज Oh, oh, oh.